吃去。 嗯。 समाधि सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरू केही विकल्प छैन। तिमी जहाँ भए पनि नमस्कार, kollywood.com मा हार्दिक स्वागत छ। गोर्खा एफएम 93 MHz को तरङ्गबाट काठमाडौँ र यसको आसपाससँगै विश्वभरि एकै साथ www.gorkhafm.com अनि देशका विभिन्न रेडियो स्टेसन र तिनै रेडियोका लाइन साइटहरूसँगै www.thulaparda.com र www.airavati.com सँगै अनलाइन रेडियो यमजे मार्फत पनि आइपुग्यौँ हामी। kollywood.com को अर्को नयाँ श्रृङ्खला हो यो। काठमाडौँ स्थित गोर्खा एफएमको स्टुडियोमा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनक कार्की अनि घनश्याम श्रेष्ठ। देशभरिका सबै टेक्निसियन साथीहरूलाई एक मुष्ट रूपमा सम्झिन्छु अनि आवाजसँगै स्वागत गर्छु शशी शर्मा मजगैया। कलिवुड नगरीभित्र यतिखेर के भइरहेको छ, कुन चलचित्रहरू बजारमा इन भएका छन्, कुन चलचित्रहरू बजारबाट आउट भए र कुन कुन चलचित्रले बजारमा कति कति कलेक्सन गर्न सफल भए, यतिखेर कलिवुड नगरीभित्र भइरहेका अपिबल्सहरू कस्तो छन्, ताजा अपडेट इन्फर्मेसनहरू हामीले kollywood.com गर्ने गर्छौँ र तपाईँलाई नजिकबाट कलिवुड बजारलाई भेटाउने गर्छौँ र कलिवुड बजारभित्रका ताजा खबरहरू सम्प्रेषण गर्ने गर्छौँ र सँगै रमाइला म्युजिकल नम्बरहरूबाट पनि इन्टरटेन गराउने हाम्रो प्रयास त जारी रहन्छ नै। अबको करिब एक घन्टासम्मको बसाइमा तपाईँले साथ दिनुहुनेछ भन्ने विश्वास मनभरि मुटुभरि बोकिरहेका छौँ। वास्तवमा पछिल्लो समयमा भनिरहेका चलचित्रहरूको गुणस्तर कस्तो खालको बनिरहेको छ र चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाहरूले कस्तो खालको योगदान पुर्याइरहेका छन् चलचित्रको विकास गर्नका लागि, चलचित्रको गुणस्तरीयता निर्माण गर्नका लागि र कलाकर्मीहरू कहाँ कहाँ के गरिरहेका छन् र भनौँ अहिले प्राकृतिक विपदबाट हाम्रो मुलुक विक्षिप्त बनिरहेको बेला रिकन्स्ट्रक्सन र रिलिफका लागि चलचित्रकर्मीहरू कहाँ कहाँ जुटिरहेका छन् यो पनि हाम्रो चासो र चिन्ताको विषय हो र सम्पूर्ण चलचित्रकर्मीहरूलाई रिकन्स्ट्रक्सन र रिहेबिलेसनमा सहभागी बन्नका लागि, पुनस्थापना र पुननिर्माणका लागि केन्द्रित बन्नका लागि पनि हाम्रो यहाँबाट जोड रहन्छ र उनीहरूलाई आग्रह पनि रहन्छ। त्यो विषयमा पनि हाम्रो व्यवसाय केन्द्रित रहन्छ यो बिचमा भइरहँदाखेरि। ओके, हामीले यही जानकारी दिन्छौँ र कलिवुड नगरीका अपडेट इन्फर्मेसनहरू तपाईँलाई गराइरहने बाचासँगै र म्युजिकल नम्बरबाट इन्टरटेन गराइरहने बाचासँगै आउनुहोस्। अबको यो श्रृङ्खलाको स्टार्टिङमा एउटा म्युजिकल नम्बर तपाईँहरूको बिचमा पेस गर्न चाहन्छु। यही क्रममा अझै पनि नामक चलचित्रभित्रबाट छ एउटा रमाइलो गीत, त्यही गीतपछि हामी फेरि उपस्थित हुनेछौँ। स्वीकार्नुहोस् चलचित्र अझै पनि भित्रबाट यो गीत कसैले। प्रेम दिवस हर दिन हो कि प्रेम दिवस हो आजको फूल छथिए माँ तिमीले नै मिठो सुवास फूल छथिए माँ तिमीले नै मिठो सुवास भर्यो ओ कागजको फूल छथिए माँ तिमीले नै मिठो सुवास भर्यो बसंती माया भयो मेरो संसार बसंती माया भयो मेरो संसार जब तिमी मेरे भाग में पर्यो जब तिमी मेरे भाग में पर्यो रितो मेरो जीवन जवाब भयो तिम्रो प्रवेश तिमी भित्रै हराउन म पनि त भए विवश यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली हर दिन हो कि प्रेम दिवस हर दिन हो कि प्रेम दिवस जता म हेर्छु आकृति तिम्रो आउँछ आँखा वरिपरि हो जता म हेर्छु आकृति तिम्रो आउँछ आँखा वरिपरि के जादु गर्यो तिमीले भयो तिम्रो प्रवेश तिमी भित्रै हराउन म पनि त भए विवश यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली प्रेम दिवस हर दिन हो कि प्रेम दिवस ऋतु मेरो जीवनमा जब भयो तिम्रो प्रवेश तिमी भित्रै हराउन म पनि त भए विवश हरिलम्सालको आवाजमा थियो उनकै सङ्गीतमा यो साङ्गीतिक आवाज हामीले अझै पनि चलचित्रभित्रबाट राख्यौँ तपाईँ सुन्दै हुनुहुन्छ gollywood.com भर्खर मात्रै हामीलाई ट्युन गर्दै हुनुहुन्छ भने 93 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट गोर्खा एफएमको तरङ्ग मार्फत gollywood.com सुन्दै हुनुहुन्छ काठमाडौँ र यसको आसपासमा हामी यही फ्रिक्वेन्सी मोडुलेसनबाट तपाईँहरू बिचमा पुगिरहेका छौँ भने हामी देशभरि विभिन्न रेडियोका तरङ्गहरू मार्फत र तिनै रेडियोका अनलाइन साइटहरू र हाम्रो अनलाइन साइट www.gorkhafm.com मार्फत हामीहरू विश्वका कुना कुनासम्म पुगिरहेका छौँ तपाईँ फुर्सदको समयमा यो कार्यक्रम ठुलो पर्दा .com र ऐरावती .com पनि भेटाउन सक्नुहुन्छ अनि शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म अनलाइन रेडियो यामजे मार्फत पनि विश्वभरि तपाईँ सुन्न सक्नुहुन्छ हामी कलिबुटी नगरीभित्रका ताजा ताजा अपडेट गराइरहेका छौँ काठमाडौँको स्टुडियोमा मलाई टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनकार्की घनश्याम श्रेष्ठ अनि यो आवाज दिने साथीको नाम हो शशि शर्मा मजगया हामीले कलिबुटी नगरीभित्रका अपडेटहरू तपाईँलाई गराउँछौँ र भनिरहेका छौँ हामी भूकम्पबाट अहिले प्रभावित समयमा छौँ यो ट्रान्जिसनल प्लेटमा छौँ पोस्ट कन् यो हामी यो चाहिँ पोस्ट डिजास्टरको समयमा छौँ यतिखेर हामीहरू। पक्कै पनि डिजास्टर भइसकेपछि को अवस्थामा हामीले कसरी हामीलाई सहभागी बनाउनुपर्छ, समुदायमा हामीलाई कसरी केन्द्रित बनाउनुपर्छ, र सामाजिक निर्माणका लागि, सामुदायिक निर्माणका लागि हाम्रो भूमिका के कस्तो हुनसक्छ भन्ने विषयमा पनि हाम्रा आवाजहरू केन्द्रित हुने गर्छन्, र कलाकर्मीहरूलाई त्यही विषयमा पनि केन्द्रित गराउनका लागि हाम्रो प्रयास जारी रहन्छ। यसै क्रममा कलिउड नगरीका लागि या भनौँ चलचित्र क्षेत्रका लागि एउटा खुसीको कुरा पनि छ। यसै बिचमा राजेश हमाललाई पुनर्निर्माण सद्भावना दूतको रूपमा चुनिएको छ। यही विषयमा स्वागत समाचार तपाईँहरूको बिचमा राख्न चाहन्छु मैले। नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाललाई पुनर्निर्माण सद्भावना दूत बनाइएको छ। यसै साता राजधानीमा एक कार्यक्रमका बीच हमाललाई गृहमन्त्री वामदेव गौतमले प्रमाणपत्र हस्तान्तरण गर्दै सद्भावना दूत घोषणा गरेका थिए। सांस्कृतिक सम्पदा, आचार संहिता र पर्यावरण पक्षलाई ध्यानमा राख्दै सुरक्षित निर्माण गर्नका लागि जनता, सरकार तथा दात्री निकायलाई उत्प्रेरणा दिने काम गर्ने हमालले प्रमाणपत्र लिइसकेपछि बताएका थिए। हमालले अब बन्ने भवनहरू प्राविधिक र वातावरणीय हिसाबले उत्कृष्ट र नेपाली संस्कृतिलाई झल्काउने किसिमको हुनुपर्ने बताएका छन्। कार्यक्रममा बोल्दै गृहमन्त्री वामदेव गौतमले नायक राजेश समालबाट सरकारले पुनर्निर्माणमा सहयोग चाहेको समेत उल्लेख गरेका थिए। उनले भनेपछि युवाहरू पुनर्निर्माणमा लाग्नुहुन्छ, त्यसैले उहाँलाई पुनर्निर्माण सद्भावना दूत बनाइएको हो, गृहमन्त्री गौतमले भनेका थिए। यसअघि पनि नायक राजेश समालले भूकम्प पीडितको सहयोगार्थ विभिन्न राहत सामग्रीहरू वितरण गरिसकेका छन्। गत वर्षको अन्त्यतिर अर्थात् चैत्र 27 गतेदेखि अल नेपाल लागेको चलचित्र थियो, एउटा निर शाहले निर्देशन गरेको चलचित्र, र त्यही चलचित्रमा केन्द्रित हुँदै निर शाहलाई पुरस्कार प्राप्त भएको छ। डायमन्ड शमशेर साहित्यिक पुरस्कार निर शाहलाई शीर्षकको समाचार यहाँको बिचमा राख्छु। वरिष्ठ कलाकार एवं निर्देशक निर शाहलाई 2071 सालको डायमन्ड शमशेर साहित्यिक पुरस्कार प्रदान गरिने भएको छ। डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो। पुरस्कार छनौट समितिका संयोजक डाक्टर गोविन्द प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा डायमन्ड शमशेरको बसन्ती र सेतो बाघ उपन्यासलाई चलचित्रको पर्दामा उतारी महत्त्वपूर्ण योगदान गरेको भन्दै निर शाहलाई उक्त पुरस्कार प्रदान गरिन लागेको उल्लेख गरिएको छ। हरेक वर्ष राणाको जन्मदिन पारेर असार 21 प्रदान गरिँदै आएको उक्त पुरस्कार एवं सम्मान यस वर्ष भने भूकम्पको कारण देशमा असहज परिस्थिति सिर्जना भएको हुँदा पछि एक विशेष कार्यक्रम गरी उपयुक्त समयमा प्रदान गरिने पनि जानकारी दिएको छ। पुरस्कारको राशि रु 2,50,000 र सम्मान पत्र रहेको छ। हामी इन्फर्मेसन अपडेटहरू गराइरहनेछौँ, सुन्दै गर्नुहोला कालीबुज.com। यतिखेरको एउटा साङ्गीतिक आवाज यहाँको बिचमा म राख्न चाहन्छु। यतिखेर चलचित्र लज्जाभित्र साङ्गीतिक आवाज स्वीकार्नुहोस्, त्यसपछि फेरि हामी कालीबुज.com मा जोडिनेछौँ। मात लाग्यो चेक इट आउट दिस भेरी ब्युटिफुल म्युजिक नम्बर। मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो बसाउँदैछु आबा माता दुनिया नया नया यस्तो लाग्छ जिन्दगानी हुने भो नया नया बसाउँदैछु आबा माता दुनिया नया नया यस्तो लाग्छ जिन्दगानी हुने भो नया नया घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो झलमलो पिरातीमा घाम लाग्यो रङ्गी फुलहरू फिका हुन थाले जुन छायो आगन भरि सुन सरी जुन छायो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो महिला छात्रावासको व्यवस्था प्रवेश परीक्षा 37 गते शनिबार बिहान 8 बजे सम्पर्क भक्तपुर प्राविधिक तालिम केन्द्र प्राली बालकोट कौशल टार मोबाइल 98081 5554 98 41 25 70 91 पुनः विशेष छात्रावासको समेत व्यवस्था छ विभिन्न रोगहरूको सफल उपचार अकुपंचर कपिङ इलेक्ट्रिक भाइब्रेसन मोक्सीभूषण थेरापी आदिका माध्यमबाट निम्न रोगहरूको सफल उपचार भइरहेको छ नसा च्यापिएको प्यारालाइसिस हड्डी खिएको पाठेघर सम्बन्धी समस्या यौन रोग छारे रोग बाथ रोग युरिक एसिड पिलो हड्डी फुटेको मासु तथा कोठी पलाएको बिना अपरेसन पत्थरीको उपचार गर्न पिनास कान बज्ने साथै यहाँ प्रोस्टेट र काखी गनाउनेको नदुख्ने गरी विशेष अपरेसन गरिन्छ सम्पर्क चाइनिज पिपल्स हस्पिटल बौद्ध गेटको ठिक अगाडि तेस्रो तल्ला फोन 98031 00 1714 98031 00 1714 एउटै थलोमा के भन्या फर्निसिङ र फर्निचरका सामान अब एउटै थलोमा कार्पेट पर्दा पर्दा पाइप म्याट्रेस फाइबर सिरक सिरानी गलैचा पार्केट पार्केट लेमिनेट पार्केट भेनाइल केलियो वालपेपर भर्टिकल बेडसिट स्टिकर सोफा तथा फर्निचर का सामान तैयार गरिनुका साथै घरमै पुगी इन्टेरियर्स डेकोरेशन सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ साथै फर्निसिङ र फर्निचर का सम्पूर्ण सामानहरू अर्डर अनुसार तयार गरिन्छ विस्तृत जानकारीका लागि रामचरण गोर्खाली अट्र्याक्टिभ फर्निसिङ एन्ड फर्निचर प्रभु बैंक नजिकै कालीमाटी काठमाडौँ सम्पर्क फोन 98410 11695 98511 82 407 01 42 84 549 साथै होम डेलिभरीको सुविधा पनि छ समय अनुसारको प्रतिस्पर्धी शिक्षाका लागि एउटै नाम विश्वनिकेतन उच्च मावि त्रिपुरेश्वरमा विज्ञान वाणिज्य मानविकी र शिक्षा संकायमा बिहान र दिवामा सम्पूर्ण प्रमुख विषयहरू सहित नयाँ भर्ना खुल्यो तुरन्त सम्पर्क गर्नुहोस् विश्वनिकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर काठमाडौँ फोन नम्बर 42663006 42 48 838 साथै दुर्गमबाट आएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष सहुलियतको पनि व्यवस्था छ नलाग्ने भन्ने चर्चा छ घर घरमा यसकै छानो छ नेपालीको विश्वासिलो जस्ता पाता यो सुरक्षा रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास भए अरू किन खोज्ने कलेजहरूको भिडमा एउटा नमुना शिक्षण संस्थाको उदय विज्ञान प्रयोगशाला कम्प्युटर ल्याब नमुना एफएम स्टेशन होटल म्यानेजमेन्ट प्रयोगशाला पर्याप्त खेल मैदानका साथै कार्यक्रम हलको सुविधाले विद्यार्थीको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकाय तर्फ नयाँ भर्ना खुल्यो। विस्तृत जानकारीका लागि जया मल्टिपल क्याम्पस जोरपाटी 5 काठमाडौँ। फोन नम्बर 5134140 5134230। एजुकेशन फर क्रिएटिभिटी एन्ड ह्युमनिटी। वाउ, व्हाट अ स्टाइल। त्यो पो ड्रेस यार, कस्तो मिलेको सिलाई यार, आफ्नो त जोर छ। अरूको प्रशंसा गर्नु त राम्रो हो, तर ड्रेसको सवालमा आफू पनि प्रशंसनीय बन्न चाहनुहुन्छ भने लवली टेलर्स नयाँ बानेश्वरलाई सम्झनुहोस्। विस्तृत जानकारीका लागि लवली टेलर्स नयाँ बानेश्वर अनामनगर जाने बाटो, मोबाइल 9841408714। लवली टेलर्स, अ कम्प्लिट सेन्टर फर सटिङ, सुटिङ एन्ड टेलरिङ। गुणस्तरयुक्त उत्पादन, हाम्रो प्रतिबद्धता, महिला शिक्षाको विकासमा पहुँच र गुणात्मकता। मोडर्न कन्या मल्टिपल कलेज, भीमसेन गोला बानेश्वर काठमाडौँ। फोन 44 69 70 712। के तपाईँ हाड जोर्नी तथा नशा रोगबाट पीडित हुनुहुन्छ? सबैतिरबाट निराश हुनुभएको छ? यदि निराश हुनुभएको छ भने नान्जिङ हेल्थ होम तपाईँको आशाको केन्द्र हुन सक्छ। नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ, आयुर्वेद विशेषज्ञ तथा न्युरो फिजियोथेरापिस्टहरूको समूहबाट यस नान्जिङ हेल्थ होममा समय माने उचित तथा सफल उपचार गराएर ढुक्क हुनुहोस्। उपचार हुने रोगहरू हड्डी खिएर वा नसा च्यापिएर हुने कम्मर, गर्दन तथा घुँडाको दुखाई, कुर्कुच्चा दुख्ने, हातको कुइना दुख्ने, औँला लग हुने अथवा दुख्ने, हातमाथि उचाल्दा कुम दुख्ने, हात जाम हुने, विभिन्न प्रकारका जोर्नीहरू दुख्ने, बाज, युरिक एसिड, प्यारालाइसिस, मुख बाङ्गिएको, हात खुट्टा सुकेको, हात खुट्टा दुख्ने, झमझमाउने, पोल्ने तथा लाटो हुने, कानको नसा सुकेर कान कराउने तथा कान नसुन्ने, हात खुट्टा वा सम्पूर्ण शरीर काम्ने। नान्जिङ हेल्थ होम, नयाँ बानेश्वर प्लाजा, दोस्रो तल्ला। सम्पर्क नम्बर 9851168968, 9841773774। खुल्ने समय दिउँसो 3 बजेदेखि साँझ 6 बजेसम्म। Knowledge is power. कलेज सामा खुशी, कपुरधारा, काठमाडौँ। फोन नम्बर 01-43-52-273 र 43-65-851। हाम्रा कार्यक्रमहरू प्लस टू म्यानेजमेन्ट, ह्युमेनिटिज, बिबिएस र बिए। हाम्रा विशेषताहरू, निशुल्क पाठ्य पुस्तक तथा पोशाक उपलब्ध गराइने, ट्राभल एन्ड टुरिज्मका विद्यार्थीहरूलाई माउन्टेन फ्लाइट गराइने, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र मास कम्युनिकेसनको सुविधा सम्पन्न ल्याब भएको, अत्याधुनिक र सुरक्षित टहरहरूमा अध्यापन गराइने। विस्तृत जानकारीको लागि नवोदित कलेज सामखुशी, कपुरधारा, काठमाडौँ। फोन 01-43-52-273 र 43-65-851। भर्ना खुलियो। काठमाडौँको मुटु पुतली सडकमा अवस्थित पद्मोदय उच्च माध्यमिक विद्यालयमा विज्ञान व्यवस्थापन र मानविक संकाय अन्तर्गत कक्षा 11 भर्ना खुलियो। सिट सीमित भएकोले समयमै सम्पर्क राख्नुहोला। विस्तृत जानकारीका लागि पद्मोदय उच्च माध्यमिक विद्यालय, पुतली सडक, फोन नम्बर 42-28-6-81। दुर्गम जिल्ला तथा जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ। यहाँले दौरा सुरुवाल त लाउनु भएन नि? लाइएन। किन, मन नपरेर हो? होइन, मन त पर्छ, तर सिलाउने राम्रो ठाउँ नभेटेर। ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा। तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ। प्रसङ्ग होइन, आजलाई यतिमै रोकौँ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन। कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम्पनी, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र। फोन नम्बर 42-26-397, 42-26-397। जोश, जागर र मेहनतका साथ अगाडि बढ्दै जाने विद्यार्थीका लागि समय अनुकूल प्रतिस्पर्धी शिक्षा दिन प्रतिबद्ध, यस द टाइम्स इन्टरनेशनल कलेज चारखाल, दिल्ली बजारमा। प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिजमा नयाँ भर्ना खुल्यो। विस्तृत जानकारीका लागि द टाइम्स इन्टरनेशनल कलेज, चारखाल, दिल्ली बजार, काठमाडौँ। फोन नम्बर 44-41-163, 44-41-167। वी लिड यु टु द कस्मोपोलिटन वर्ल्ड। जति खाए उति यो खाउ खाउ लाग्छ किन, गोल्डन प्रिमियम कुकी। बिहान साँझे आँखाउने छेडमा गोल्डन प्रिमियम कुकी। ओहो हो, मनले त यो कहाँ मान्छ र, बाढी सुरी खाऊ, गीत गाऊ अनि माया लाऊ, हामी सबै रमाऊ। गोल्डन प्रिमियम कुकीज। ग्रेट टेस्ट नेचुरली उत्पादक गुड लाइफ फूड प्रोडक्ट्स। नजिकैको पसलहरूबाट जोय पपैया सन 60 वा 120 ml खरिद गर्नुहोस् र उक्त ट्युबमा भएको कुपन स्क्र्याच गरी स्टिकरमा दिएको संकेत अनुसार 60-60 एसएमएस गरी पठाउनुहोस् र होन्डाको डियो स्कुटी जित्नुहोस्। जति धेरै एसएमएस त्यति धेरै स्कुटी जित्ने चान्स। जोय पपैया सन होन्डा डियो कन्टेस्ट 2015। बिरामी भएर बुबा गाउँबाट आउनु भएको छ, कहाँ देखाउने होला? मेरिडियनमा देखाउने नि। के छ नि यसका विशेषता? विभिन्न रोगका विशेषज्ञ वरिष्ठ डाक्टरहरूको साथ, 1 दशक भन्दा बढीको लामो अनुभव, सरल सुलभ छिटो छरितो उत्कृष्ट सेवा, फ्यामिली डिस्काउन्ट कार्डमा 15% छुट, साथमा उत्कृष्ट दन्त सेवा। हो, समस्या तपाईँको हातमा, समाधान मेरिडियनको साथमा। तपाईँ पनि आउनुहोस् विश्वासिलो र भरपर्दो। Meridian Healthcare Center, Polyclinic and Diagnostic Center, Maharajganj, Chakrapath, Kathmandu. Phone number 4720-4720-117. नयाँ घरका लागि कार्पेट, पर्दा, फर्निसिङका थुप्रै सामानहरू पनि त चाहियो नि। सबै नयाँ मात्र किन, केही पुराना पनि मर्मत गरेर राख्नुपर्छ। नयाँ पनि पाइने, पुराना पनि मर्मत गर्न मिल्ने एउटै ठाउँ कतै छैन? तपाईँले सोचे जस्तै सोफाको खोल, गाडीको सिट खोल, पर्दा सिलाउनको साथै मर्मत पनि गरिन्छ। सुपथ मूल्यमा कार्पेट, पर्दाको पाइप फिटिङका साथै फ्री होम डेलिभरीको लागि राजेन्द्र फर्निसिङ सेन्टर, 7 दोबाटो ललितपुर। फोन 9841446543, 9712168969। गोरखा FM 93 MHz। एक्शन, कॉमेडी, लव स्टोरी। म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com, kollywood.com, kollywood.com, जसको अरू केही विकल्प छैन। तिमी जहाँ पनि ओके, यो व्यापारिक विश्राम पछि तपाईँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ kollywood.com, यो आवाज हो गोर्खा एफएमको तरङ्गबाट शशी शर्मा मजगैयाको। kollywood.com हरेक साता यही समयमा तपाईँहरूको बिचमा आउने गर्छ भनेदेखि यो कार्यक्रम तपाईँ देशका विभिन्न रेडियो तरङ्गसँगै तिनै रेडियोको अनलाइन साइट र हाम्रो अनलाइन साइट मार्फत विश्वका कुना कुनासम्म सुन्न सक्नुहुन्छ। शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म अनलाइन रेडियो यामजे मार्फत र फुर्सदको समयमा www.thulaparda.com र airavati.com भेटाउन सक्नुहुन्छ। काठमाडौँ स्थित यो स्टुडियोमा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनकार्की अनि घनश्याम श्रेष्ठ। देशभरिका सबै टेक्निसियन साथीहरूलाई पनि म अन्तर्हृदयबाट सम्झिन चाहन्छु। हामी कलिपुर नगरीभित्रका अपडेटहरू गराइरहेका छौँ, इन्फर्मेसनहरू सेयर गरिरहेका छौँ। यसै क्रममा एउटा अपडेट छ यहाँनिर। अमेरिकामा नै चलचित्र निर्देशन गर्दै श्याम भट्टराई शीर्षकको यो समाचार हो। निर्देशक श्याम भट्टराईले अमेरिकामा नै चलचित्र निर्देशन गर्ने भएका छन्। उनले अमेरिकामा रहेका एनआरएनका कथा व्यथामा बन्न लागेको चलचित्र निर्देशन गर्न लागेको जानकारी समेत गराएका छन्। उनी केही महिना अघि अमेरिका पुगेका थिए। फिल्म नेपाल विश्व सहयोग सङ्घ, नेपाल एसोसिएसन फर ग्लोबल कोअपरेसनको तत्वावधानमा बन्न लागेको हो। चलचित्रमा अमेरिकाको सान फ्रान्सिस्कोमै बसिरहेका युवा प्रिन्स युवराज कार्की र सुजित सिंहको पनि लगानी रहने भएको छ। श्यामले चलचित्रमा नेपालबाट गई अमेरिकामा विभिन्न प्रान्तमा छरिएर बसेका कलाकारहरूलाई अभिनय गराउने जानकारी गराएका छन्। उनले भने नेपालका धेरै स्थापित कलाकारहरू यहाँ हुनुहुन्छ, भूमिका अनुसार उहाँहरूलाई आबद्ध गराउँछौँ, केही कलाकार भने अडिसनबाट पनि छान्ने भएका छौँ। यसका लागि अहिले अमेरिकामा विभिन्न अनुसन्धानको काम भइरहेको छ। नाम तय भई नसकेको चलचित्रमा नेपालीले अमेरिकामा पाएका सफलता र असफलताको कथा प्रस्तुत गर्ने श्यामले जानकारी दिएका छन्। फिल्मले अमेरिकामा रहेका नेपालीको जीवनलाई दुरुस्त उतार्ने भएको छ। नेपालीका लागि फिल्म अमेरिका हेर्ने ऐना बन्नेछ, श्यामले बताएका छन्। दसैँपछि सुटिङ गर्ने लक्ष्य राखिएको फिल्ममा सामिप्य राज तिमल सुनाएको पटकथा रहने भएको छ भने सङ्गीत अर्जुन पोखरेलले गर्ने भएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियल गहना जानकी दुई थोपा आशुको सफल निर्देशन पश्चात ठुलो पर्दाको फिल्म निर्देशनमा छिरेका श्यामले यसअघि मर्यादा, मौसम र लङ्का च्यालेन्ज निर्देशन गरिसकेका छन्। पहिलो फिल्म मर्यादाबाट श्यामले नेप्टा अवार्ड मा उत्कृष्ट फिल्म अवार्ड जित्न पनि सफल भएका थिए। श्यामले यसपछि भर्जिनियामा लामो समयदेखि बसिरहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने फिल्म भने निर्देशनको तयारी गरिरहेको जानकारी दिएका छन्। जानकारी दिउँ, उनकी पत्नी, भूतपूर्व पत्नी भनौँ, रञ्जना शर्मा पनि उनीसँग छुट्टिएर अमेरिकामा बस्दै आइरहेकी छन्। हेरौँ, श्यामले त्यहाँ बस्दा, त्यहाँ चलचित्र बनाइरहँदाखेरि आफ्नै भूतपूर्व श्रीमतीलाई समेट्न सक्छन् कि सक्दैनन्, यो उनको चलचित्र बनिसकेपछि थाहा हुनेछ। यसपछि अर्को एउटा समाचार छ हाम्रो बिचमा, दर्पण छाया 2 बन्ने शीर्षकको यो समाचार हो। पछिल्लो समय पहिलो चलचित्र सुपरहिट भएपछि त्यसको सिक्वेल बनाउने चलन यति बेला व्यापक रूपमा अगाडि बढिरहेको छ र सिक्वेलले पनि राम्रो व्यापार गर्न थालेपछि निर्माताहरू नयाँ नाम जुराउने भन्दा पनि पहिलो चलचित्रको नामबाटै सिक्वेल बनाउन थालेका छन्। त्यही क्रममा ब्ल्याकबस्टर चलचित्र दर्पण छायाको सिक्वेल निर्माण हुने भएको हो। दर्पण छायामा लेखन, सम्पादन, निर्देशन समेत आफैले गरेका निर्देशक तुलसी घिमिरेले चलचित्र विकास बोर्डमा दर्पण छाया 2 नाम दर्ता भइसकेको समेत जानकारी गराएका छन्। भूकम्पका कारण स्थगित भएको चलचित्रको छायाङ्कन चाँडै सुरु गर्ने पनि निर्देशक घिमिरेले जानकारी दिए। दर्पण छायाको सिक्वेलमा दर्पण छायाकै 2 कलाकार दिलीप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहने भएको छ। सोही चलचित्रकी नायिका निर्दा सिंह पनि उनीसँग पनि यो विषयमा कुराकानी भइरहेको र हालसम्म नायिकाको भने पक्का नभइसकेको निर्देशक घिमिरेले जानकारी गराएका छन्। चलचित्रमा घिमिरेकै कथा, पटकथा, संवाद, निर्माण र निर्देशन रहने भएको छ। कुनै समय चलचित्र दर्पण छायाले व्यापारमा रेकर्ड ब्रेक गरेको थियो। विकास बोर्डले मनायो 15 वार्षिक उत्सव, कर्मचारीदेखि कलाकर्मी सम्मानित शीर्षकको अर्को एउटा इन्फर्मेसन छ यहाँको बिचमा। नेपाली चलचित्रको विकास र स्तर उन्नतिमा लागिपरेको नेपाल सरकारले करिब 15 वर्ष अगाडि खडा गरेको चलचित्र विकास बोर्डले बुधबार आफ्नो 15 वार्षिक उत्सव मनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी बोर्डले आफ्नो स्थापनाको 15 वार्षिक उत्सव मनाएको हो। सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको वार्षिक उत्सवमा चलचित्र कर्मी, पत्रकार, कलाकारहरूको पाखलो उपस्थित रहेको थियो। साथै सोही अवसरमा बोर्डले विभिन्न चलचित्र कर्मीहरूलाई पनि सम्मान गरेको थियो। वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले नेपाली चलचित्रको विकास र स्तर उन्नतिका लागि अहिले आफू सरकारसँग विशेष छलफल गरिरहेको जानकारी गराएका थिए। उनले अब चाँडै चलचित्र नीति पनि लागू गर्ने जानकारी गराएका छन्। साथै उनले बोर्ड कर्मचारीलाई स्थायी नियुक्तिको लागि पनि प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएका छन्। त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बोर्डको वर्षेनी बाँड्न नसकेको राष्ट्रिय चलचित्र पुरस्कारलाई पनि यस वर्षदेखि निरन्तरता दिने उल्लेख गरेका छन्। विश्वकै कान्छा निर्देशक सौगात विष्ट, सागुरो, झोला, मैना, हाइवे, बोक्सी, वर्ल्ड कप इन नेपाल, पल, सुनगावा, कबड्डी, द मेरर, स्वीकार लगायतका चलचित्रकर्मीहरूलाई विकास बोर्डले सम्मान गरेको थियो। सम्मान कार्यक्रमपछि वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रकर्मीहरूले तत्काल बोर्डले बक्स अफिस लागू चलचित्र राष्ट्रिय चलचित्र नीति लागू गर्ने पनि जानकारी गराएका थिए। नेपाल चलचित्र विकास बोर्डले कर्मचारीहरू गिरीश शर्मा, दिनेश बाणिया, राजेश चालिसेलाई पनि सम्मान गरेको थियो। यसै क्रममा निश्चल बस्नेतको विकास बोर्डलाई चुनौती, मलाई रोकेर देखाउनु शीर्षकको अर्को एउटा न्युज छ। निर्देशक निश्चल बस्नेतले चलचित्र विकास बोर्डलाई चुनौती दिएका छन्। हालै नयाँ चलचित्र नीति लागू गरेको बोर्डलाई उनले आफ्नो कामलाई रोकेर देखाउन चुनौती समेत दिएका हुन्। आफ्नो आधिकारिक फेसबुक मार्फत उनले आफूले एक चलचित्रको सेन्सर नगर्दै अर्को चलचित्र बनाउन लागेकोमा नीतिले उक्त कुरालाई रोक्न खोजेकोमा चुनौती समेत दिएका हुन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, मेरो पोस्ट प्रोडक्सनमा रहेको चलचित्र तान्द्रो सेन्सर नगरी मैले मेरो ब्यानरबाट अर्को नयाँ चलचित्र बनाउन पाउँदिन रे। अरू के मापदण्ड छ अब म जान्न पनि चाहन्न। म अर्को चलचित्र पनि बनाउँछु, रोकेर देखाउनुहोस्। उनले लेखेका थिए। उनले यसरी चेतावनी दिएपछि फेरि एकपटक यो विषयलाई चर्चा पाएको छ। उनले केही समय अगाडि चलचित्र बनाउने व्यक्ति सेन्सर बोर्डमा भए पनि चलचित्र सेन्सर गर्ने शैलीमा केही परिवर्तन नभएको भन्दै आलोचना समेत गरेका थिए। यसै क्रममा लभ सबको ट्रेलर सार्वजनिक लाटो भए सम्यम शीर्षकको अर्को एउटा इन्फर्मेसन छ यहाँको बीचमा। भदौ 25 गतिदेखि देशव्यापी रिलिज हुने नेपाली चलचित्र लभ सबको ट्रेलर सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक ट्रेलरमा सम्यम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। केही कमेडी, एक्सन तथा सेन्टिमेन्टलमा देखिने कलाकार मध्ये सम्यम पुरी बोल्न नसक्ने युवाका रूपमा देखिएका छन् भने सलोन बस्नेत प्लेबोयका रूपमा देखिने भएका छन्। चलचित्रमा सम्यम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केकी अधिकारी, अर्चन राई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। कृष्ण श्रेष्ठको छायाङ्कन रहेको सो चलचित्रमा सुजल कर्माचार्यको सङ्गीत, सामतेन भुटियाको कथा रहेको छ भने विपिन मल्लले सम्पादन गरेका छन्। देवकुमार श्रेष्ठको निर्देशन तथा सुशील पोखरेल र नरेन्द्र महर्जनको निर्माण रहेको यो चलचित्र हो। ओके, हामीले यो क्रमलाई यहाँ इन्टर रोक्छौँ र अब यतिखेर फेरि अर्को एउटा म्युजिकल नम्बरबाट यहाँहरूलाई इन्टरटेन गराउने बेला भएको छ। यतिखेर अर्को एउटा साङ्गीतिक आवाज छ चलचित्र अझै पनिबाट। मलाई अझै पनि भित्रका चलचित्र, अझै पनि भित्रका सङ्गीतहरू अत्यन्त मनपर्ने भएको कारणले गर्दाखेरि पनि आज अझै पनिका सङ्गीतहरू मैले रोजिरहेको छु। यसअघि हरि लम्सालको आवाजमा मैले राखेको थिएँ एउटा सङ्गीत भनेदेखि, अब यसपछि फेरि पनि चलचित्र अझै पनि भित्रबाट अर्को एउटा साङ्गीतिक आवाज यहाँको बिचमा पेस गर्छु। त्यसपछि फेरि kaliwood.com फर्किनेछु। सुन्दै गर्नु होला kaliwood.com। जाला फेरि सातो भन्दै थिएँ कलाकारहरू चलचित्र अझै पनि भित्रबाट हामीले यो सङ्गीत तपाईँहरूको बिचमा पेस गरेका थियौँ। सुन्दै हुनुहुन्छ kollywood.com। हामी kollywood.com को अत्यन्त अन्त्यतिर पनि आइसक्यौँ, अब छुट्टिनुपर्छ होला क्यारे सायद। आजको यो एपिसोडमा हामीले केही अपडेट इन्फर्मेसनहरू यहाँहरूको बिचमा राख्यौँ भनेदेखि केही म्युजिकल नम्बरहरूबाट इन्टरटेन गर्ने कोसिसमा हामीहरू लागिरह्यौँ। kollywood.com तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो गोर्खा एफएम 19 MHz अनामनगर काठमाडौँ भन्दा पनि अहिले हामी कालिका स्थानमा आइसकेका छौँ। कालिका स्थान बजारको हाम्रो ठेगानामा तपाईँले पठाउन सक्नुहुन्छ। हामी अनामनगरबाट दिल्ली बजार कालिका स्थानमा आइसकेको जानकारी पनि हामी गराइरहेका छौँ। र त्यसै गरी तपाईँले जुन जुन रेडियोका तरङ्गहरूबाट सुन्दै हुनुहुन्छ kollywood.com, त्यही रेडियोमा पनि तपाईँले आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया सम्प्रेषण गर्न सक्नुहुन्छ। हामीले त्यहाँबाट त्यहाँको तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको पत्र हामीले पाइरहन्छौँ, पाइसक्छौँ। र त्यसैका आधारमा हामीले kollywood.comलाई रूपान्तरण गर्दै विकसित गर्दै अगाडि बढाउनेछौँ। अवस्थ आजको लागि kollywood.comलाई यहाँनिर बिटमा आउनुपर्ने हुन्छ। kollywood.com सँगै हामीले पछिल्लो समयमा तपाईँहरूलाई यही चलचित्रभित्रबाट, यही चलचित्रको कार्यक्रमभित्रबाट जानकारी दिइरहेका छौँ कि भूकम्प पछिको समयमा हामीले सकेसम्म हाम्रो सामुदायिक विकासका लागि हामीलाई केन्द्रित बनाऊँ र पुनर्स्थापना र पुनर्निर्माणका लागि पनि हाम्रो योगदान अत्यन्त अपरिहार्य छ, अत्यन्त खाँचो छ यो समयमा। यही आग्रह गर्छौँ र सबैलाई त्यतातिर लाग्नका लागि हाम्रो अनुरोध पनि छ, यही भन्छौँ। र आजको यो श्रृङ्खलाबाट काठमाडौँ स्थित गोर्खा एफएमको स्टुडियोमा टेक्निकल सपोर्ट गर्ने दुईजना साथीहरू जन कार्की अनि घनश्याम श्रेष्ठ दुवैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि देशभरिका सबै टेक्निसियन साथीहरूलाई पनि अन्तर हृदयबाट धन्यवाद दिन चाहन्छु। सुन्नुभयो तपाईँ सम्पूर्णले, तपाईँ सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै आवाजबाट शशि शर्मा मजगैया। छुट्टिनुभन्दा अगाडि जानकारी दिन चाहन्छु यो कार्यक्रम तपाईँ फुर्सदको समयमा www.thulopada.com र airavati.com पनि भेट्याउन सक्नुहुन्छ। छुट्टिँदै पेश गर्न चाहन्छु हवलदार सुन्तलीबाट, घन्टी बज्यो स्वीकार्नुहोस्। शशि शर्मा मजगैया छुट्टिएँ, नमस्कार, जय सिनेमा। घंटी बजो मन को, घंटी बजो मन को। तिमी 19 इयर के ब्यूटी, मैं हैंडसम 21 को। तिमले छोए पछी बढ़ियो बेट धड़कन को। घंटी बजो मन को।